سورة نوح. بسم الله الرحمن الرحيم. إنا أرسلنا نوحا إلى قومه أن أنذر قومك من قبل أن يأتيهم عذاب أليم. قال يا قوم إني لكم نذير مبين أن اعبدوا الله واتقوه وأطيعون يغفر لكم من ذنوبكم ويؤخركم إلى أجل مسمى إن أجل الله إذا جاء لا يؤخر لو كنتم تعلمون. الله بازارِ مہربان جے نالے سان شروع. بے شک اساں نوح کے سنس قوم ڈاں موکلیو تا پنہنجی قوم کے انہن وٹ ڈکھوئندڑ عذاب جے پہنچن کھاں اگ میں ڈیجار تیائی تے مہجی قوم بے شک آؤں اواں لائے پدھرو ڈیجاریندڑ آہاں تا اللہ جی عبادت کریو ائی کھاوس ڈجو ائی مہجو چیو منو تا اواں جا گناہ اواں کے بخشے ائی اواں کے ٹھہرائل وقت تائیں ڈھر ڈے. بے شک اللہ جو ٹھہرائل وقت ایندو کدے ان کے ڈھر نہ ڈبی جے کدے جاندا آیو. قال رب إني دعوت قومي ليلا ونهارا فلم يزدهم دعائي إلا فرارا وإني كلما دعوتهم لتغفر لهم جعلوا أصابعهم في آذانهم واستغشوا ثيابهم وأصروا واستكبروا استكبارا ثم إني دعوتهم جهارا ثم إني أعلنت لهم وأسررت لهم إسرارا فقلت استغفروا ربكم إنه كان غفارا يرسل السماء عليكم مدرارا ويمددكم بأموال وبنين ويجعل لكم جنات ويجعل لكم أنهارا ما لكم لا ترجون لله وقارا وقد خلقكم أطوارا ألم تروا كيف خلق الله سبع سماوات طباقا وجعل القمر فيهن نورا وجعل الشمس سراجا والله أنبتكم من الأرض نباتا ثم يعيدكم فيها ويخرجكم إخراجا والله جعل لكم الأرض بساطا لتسلكوا منها سبلا فجاجا. نوح چیو تے مہجا پالنہار بے شک آؤں پہنجی قوم کے رات ڈیں سڈیں تو رہیس پوئے مہجے سڈن سندن حق میں بھجن کا سوائے بیو کی نہ ودھایو بے شک مو جدیں بنن کے سجو त तूं उन्हनि खे बख़्शी तॾहिं पंहिंजूं आङरियूं पंहिंजनि कननि में विधाऊं ऐं पंहिंजा कपड़ा पाण ते वेढ़ियाऊं ऐं कुफर ते कायम रहिया ऐं तमामु घणो हठ कयाऊं। वरी बेशक मूं उन्हनि खे ॾाढियां छॾियो, वरी बेशक मूं उन्हनि खे ज़ाहिर ज़हूर चयो ऐं उन्हनि खे ॻुझी तरह बि चयुमि। पोइ चयुमि त पंहिंजे पालनहार खां बख़्शिश घुरो, छो त उहो बख़्शणहार आहे। त घणो वसंदड़ मींहं अव्हां ते लॻो लॻ वसाए ऐं अव्हां खे माल ऐं पुट घणा ॾे ऐं अव्हां खे बाग ॾे ऐं अव्हां खे नहरूं बणाए ॾे। अव्हां खे छा थियो आहे जो अल्लाह जी वॾाई जो वेसा नथा रखो, हालांकि अव्हां खे क़िस्मनि क़िस्मनि में बणायाई। न ॾिसंदा आहियो छा त अल्लाह कीअं सतनि आसमाननि खे तबका तबका बणायो ऐं उन्हनि में चंड खे रोशन कयाई ऐं सिज खे चमकंदड़ ॾियो कयाई ऐं अल्लाह अव्हां खे ज़मीन मंझां हिकड़े जमाइण तरह जमायो, वरी अव्हां खे ज़मीन में मोटाए नींदो ऐं वरी अव्हां खे पूरी तरह ॿाहिरि कढंदो ऐं अल्लाह अव्हां लाइ ज़मीन खे विछाणो बणायो त उन में वेकरियुनि वाटनि सां हलो। قال نوح رب إنهم عصوني واتبعوا من لم يزده ماله وولده إلا خسارا ومكروا مكرا كبارا وقالوا لا تذرن آلهتكم ولا تذرن ودا ولا سواعا ولا يغوث ويعوق ونسرا وقد أضلوا كثيرا ولا تزد الظالمين إلا ضلالا. نوح چيو ته منهنجا پالنهار بيشڪ انهن منهنجو چيو نه منيو ऐं उन्हनि जे पोयां लॻा जिन जे हक़ में संदन माल ऐं संदन औलाद छीए खां सवाइ ॿियो की न वधायो ऐं उन्हनि तमामु वॾो फिरेब पखेड़ियो ऐं चयाऊं त पंहिंजनि बुतनि खे कॾहिं न छॾियो ऐं न की वद ऐं न की सवा ऐं न की यगूस ऐं यऊक ऐं नसर खे छॾियो ऐं बेशक घणनि खे गुमराह कयाऊं ऐं ऐं अल्लाह ظالمن کے گمراہ کان سوائے بیو کی ودھیک نہ دی. مما خطیئاتهم اغرقوا فادخلوا نارا فلم يجدوا لهم من دون الله انصارا وقال نوح رب لا تذر على الأرض من الكافرين ديارا إنك إن تذرهم يضلوا عبادك ولا يلدوا إلا فاجرا كفارا رب اغفر لي ولوالدي ولمن دخل بيتي مؤمنا وللمؤمنين والمؤمنات ولا تزد الظالمين إلا تبارا. انن کي سندن گناهن جي سبب ڪري ٻوڙيو ويو، وري انن کي باه ۾ داخل ڪيو ويو، पोइ अल्लाह खां सवाइ ॿियो को पाण लाइ मददगार न रधाऊं। ऐं नूह चयो त मुंहिंजा पालनहार, काफ़रनि मां को ज़मीन ते रहंदड़ न छॾ, बेशक तूं जेकॾहिं उन्हनि खे छॾींदे त तुंहिंजनि बाननि खे गुमराह कंदा ऐं उहे बदकार मुनकर खां सवाइ ॿियो न ॼणींदा। ऐं मुंहिंजा पालनहार, मूंखे ऐं मुंहिंजे माउ पीउ खे बख़्श ऐं जेको मुंहिंजे घर में मोमिन थी अचे तंहिंखे ऐं सभई मोमिननि ऐं मोमिनियाणियुनि खे बख़्श ऐं ज़ालमनि खे हलाकीअ खां सवाइ ॿियो की वधीक न ॾे।